छोरी भए पनि म त निष्ठुरी हुन्न नि छन्, म त तिमीलाई माया गर्छु, मसँग भएको मटु पनि त तिमीलाई दिन्छु। निशा विश्वास गर। के भनेको तिमीले, तिमी बिना त म पनि कहाँ बाँच्न सक्छु र सानो। Thank you. जिउनी सँगै मर्ने हो एउटा माया अन्ति नै गर्ने हो मेरै मुटु एउटा यो मुटु नि सानो लाइदिन्छु म कहिले पीडा नदिनु है कहिले पीडा नदिनु